नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा लोकसौतारीको अर्को एउटा रमाइलो बसाइ लिएर 10 उत्कृष्ट लुकधोरी भाकाहरूको साथमा हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ लोकसौतारीको व्यवसाय लिएर हामी हरेक हप्ताको बिहिबार दिउँसो 1 बजेको अर्पण खबरपछि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ। नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका, चर्चा बटुलिराखेका, तपाईँले अत्यधिक मन पराउनु भएका तिनै चर्चित लोकदोहोरी भाकाहरूलाई हामी जोड्ने गर्छौँ लोकसौतारीको व्यवसायमा रहेर। कुन भाका उकाली चढ्दैछ, कुन भाका ओह्राली झर्दैछ, कुन भाका लोकचौतारीको व्यवसायबाट बाहिरियो अनि कुन भाका नवप्रवेशी भाकाको रूपमा भित्रियो, सम्पूर्ण जानकारी हामी लोकचौतारीको व्यवसायमा रहेर तपाईँलाई दिने गर्छौँ। र आज पनि 10 उत्कृष्ट लोकदोहोरी भाकाहरूलाई लिएर हामी हाजिर भइसकेका छौँ। यति बेला लोकचौतारीको व्यवसायलाई तपाईँले रेडियो अर्पण 104.5 मेगाहर्जबाट त सुन्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। र आजको लोकसौतारीको व्यवसायको सुरुवात गर्न चाहन्छु 10 स्थानमा रहेको भाकाबाट। नवप्रवेशी भाकाको रूपमा यो हप्ता लोकसौतारीको व्यवसायमा 10 स्थानमा भित्रिएको हो विष्णु माझी र सुन्दरमणि अधिकारीको आवाज रहेको भाका जाले रुमाल फाटे धुँदा धुँदै। फाटे धुँदा धुँदै निष्ठुरी मायालाई सम्झेर धारुँदै लोकसौतारीको व्यवसायमा नवप्रवेशी भाकाको रूपमा 10 स्थानमा भित्रिएको थियो यो भाका विष्णु माझी र सुन्दरमणि अधिकारीको आवाज रहेको थियो। र 10 उत्कृष्ट लोकदोहोरी भाकाहरूलाई तपाईँको माझमा यति बेला हामीले प्रस्तुत गरिराखेका छौँ। जब भने तपाईँको लागि यो साता लोकसौतारीको व्यवसायमा 9 स्थानमा रहेको भाका राख्नुपर्छ यहाँनिर। गत साता 7 स्थानमा रहेको थियो दुई खुड्किला ओह्राली झर्दै 9 स्थानमा आइपुगेको छ तिलक ओली र पूर्णकला विशीको आवाज रहेको भाका राशिफलमा लेखेको छ अब मलाई रुनु पर्ने छ रे। Oh राशि फलमा लेखेको छ अब मलाई रुनु पर्ने झरे सायद मैले तिम्रो साथ पाउँदिन फलोस फुलो सानोको जिन्दगी अर्कैसँग गए पनि थोरै माया गरे बन्नु साधै समाजको प्यारो मेरो कारण नपारो सप्यारो राशि फलमा लेखेको छ अब मलाई रुनु पर्ने झरे सायद मैले तिम्रो साथ पाउँदिन फलोस फुलो सानोको जिन्दगी अर्कैसँग गए पनि थोरै माया गरे सायद मैले राशिफलमा लेखेको छ अब मलाई रुनु पर्नेछ रे तिलक ओली र पूर्णकला विश्वको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ लोक चौधरीको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुन सुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ 10 उत्कृष्ट लोकदोहोरी भाकाहरूलाई तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ कुन भाका उकाली झर्दैछ कुन भाका उराली झर्दैछ सम्पूर्ण जानकारी तपाईँलाई दिइराखेका छौँ र अब भने तपाईँको लागि लोक चौतारीको व्यवसायमा यो साता आठौँ स्थानमा रहेको भाका राख्नुपर्छ यहाँनिर गत साता छैटौँ स्थानमा रहेको थियो यो भाका पनि दुई खुड्किला ओह्राली झरेको छ विष्णु माझी र गोविन्द पङ्गेनीको आवाज रहेको भाका हो रुन्छु जहिले पनि तिम्रै बाटो हेरेर रुन्छु जहिले पनि सुनिसक्नु भएको छ। तपाईँले लोक चौतारीको व्यवसायमा आठौँ स्थानमा रहेको भाका र 10 उत्कृष्ट लोकधोरी भाकालाई तपाईँको माझमा यति बेला हामीले प्रस्तुत गरिराखेका छौँ। तपाईँले धेरै मन पराउनु भएको आधारमा, बजारमा चर्चामा रहेको आधारमा ती 10 उत्कृष्ट लोकधोरी भाकालाई तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र तपाईँ पनि यति बेला लोक चौतारीको व्यवसाय सुनिराख्नु भएको छ यो विश्वास लिएका छौँ। फेरि पनि अब भने ढिला नगरिकन तपाईँको लागि लोक चौतारीको व्यवसायमा यो साता सातौँ स्थानमा रहेको भाका राख्नुपर्छ। यम छेत्री र पूर्णकला आविसीको आवाज रहेको भाका हो। गत साता 10 स्थानमा रहेको थियो नवप्रवेशी भाकाको रूपमा, तपाईँले धेरै मन पराउनु भएको छ। चार खुड्किला उकाली चढ्दै 6 स्थानमा 7 स्थानमा आइपुगेको छ। गत साता 9 स्थानमा रहेको थियो, माफ गर्नुहोला, 2 खुड्किला उकाली चढ्दै यो साता 7 स्थानमा आइपुगेको छ। कलाकारले देख्यो लेखनीले भाकेमा यस्तै दुःख लेखे जति रुनु रोको छु मै सानो तिमले आँसु नझारे है सानो ते आँसुको कहानी लेखिदिन्छन् कथाकारले देखे दिल भित्रै बस्छु म दिल भित्रै बस्छु म आँसु भन्छ त्यो बसे खासु म लेखनीले भाकेमा यस्तै दुःख लेखे जति रुनु रोको छु मै सानो तिमले आँसु नझारे है सानो ते आँसुको कहानी लेखिदिन्छन् कथाकारले देखे जति रुनु रोको छु मै सानो। हिम छेत्री र पूर्णकला विशीको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ। लोक चौतारीको व्यवसायमा 7 स्थानमा रहेको थियो यो भाका। 10 उत्कृष्ट भाकाहरूलाई तपाईँको माझमा यति बेला हामीले प्रस्तुत गरिराखेका छौँ र भने तपाईँको लागि ढिला नगरिकन लोक चौतारीको व्यवसायमा यो साता 6 स्थानमा पर्न सफल भएको भाका राख्नुपर्छ। गत साता 10 स्थानमा रहेको थियो यो भाका। चार खुड्किला उकाली चढ्दै यो साता 6 स्थानमा आइपुगेको छ। रामजी खाँड र देवी घरती मगरको आवाज रहेको भाका पागल बनी मर्छु होला। दुखे जाने देउला मायाले पुगे पागल बनी मर्छु होला तिमीले छोडी गए हो अपार माया गरेको छु तिम्रै भरमा परेर चितामाथि जल्छु पिया विश्वासघात भए छाती पोल्छ तिम्रो मन दुखे जानै देउला मायाले नापुगे पागल बनी मर्छु होला तिमीले छोडी गए हो अपार माया गरेको छु तिम्रै भरमा परेर चितामाथि जल्छु पिया विश्वासघात भए मेरो मायामा विश्वासघात भए भने मर्छु होला तिमीले छोडी गए रामजी खाँ र देवी घरतीको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ. लोकचौतारीको व्यवसायमा यो हप्ता छैटौँ स्थानमा रहेको थियो यो भाका र तपाईँको लागि 10 उत्कृष्ट लोकदोहोरी भाका यति बेला हामीले प्रस्तुत गरिराखेका छौँ. लोकचौतारीको व्यवसाय लिएर हरेक हप्ताको बिहिबार दिउँसो 1 बजेको अर्पण खबरपछि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ. र अब पनि तपाईँको लागि लोकचौतारीको व्यवसायमा यो हप्ता वाचन स्थानमा रहेको भाका राख्नुपर्छ. गत साता 4 स्थानमा रहेको थियो एक खुड्किला ओह्राली झर्दै 5 स्थानमा आइपुगेको छ. रामजी खाँ र टिकापुनको आवाज रहेको भाका हो हामी दुईको प्रेम कथा छ. हामी दुईको प्रेम कथा छ हाम्रो सानो सानो खुसीको संसारमा उनको मेरो माया आधा छ यति माया लाग्छ नि खै किन उनी बिनामा जिउ नै सक्दिन हामी दुईको हाम्रो सानो सानो खुसीको संसारमा उनको मेरो माया आखा छ हाम्रो सानो सानो खुसीको संसारमा उनको मेरो माया आखा छ सानो खुसीको संसारमा उनको मेरो माया थाहा छ। लोकसोतारीको व्यवसायमा यो साता पाँचौँ स्थानमा रहेको भाका तपाईँले सुनिसक्नु भएको छ। रामजी खाँड टिकापुनको आवाज रहेको थियो यो भाकामा। र पनि तपाईँको लागि ढिला नगरिकन लोकसोतारीको व्यवसायमा यो साता चौथो स्थानमा रहेको भाका राख्नुपर्छ। गत साता दोस्रो स्थानमा रहेको थियो यो भाका। यो भाका पनि दुई खुर्किला ओह्राली झरेको छ। आज चौथो स्थानमा आइपुगेको छ। खुमन अधिकारी र पूर्णकला विशीको आवाज रहेको भाका हो जागिर खाने लडाईँ मात्रै हो। भाको एउटा बढाई मात्र हो। कमाउँछु जमाउँछु ओ सानो, पढेकै छु केही मेसो समाउँछु। जागिर खाने लडाई मात्र हो। केही पनि नहुँदा बेगर्दिन दुःख माने बाले। खुमन अधिकारी र पूर्णकला विशीको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ लोकचौतारीको व्यवसायमा चौथो स्थानमा। र यति बेला तपाईँले लोकचौतारीको व्यवसायलाई सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्जबाट, साथसाथै इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ www.radioarpan.com.np लगइन गरेर। र पनि तपाईँको लागि लोकचौतारीको व्यवसायमा यो साता तेस्रो स्थानमा पर्न सफल भएको भाका राख्नुपर्छ। गत साता पाँचौँ स्थानमा रहेको थियो दुई खुड्किला उकाली झर्दै, यो साता तेस्रो स्थानमा आइपुगेको छ। विष्णु खत्री र विष्णु माझीको आवाज रहेको भाका फुलफुलमा भमरा झैँ डुल्न सक्दिन म। मन मुटु स्वस्थ छ नत्र मेरो संसारै दोस्त छ, फुल फुलमा भमराजै दुलाम सक्दिनँ। हिमाल झुक्ला समुद्र सुक्ला बारु तिमलाई बानी जुनी जुनी भुलाउन सक्दिनँ। मनमुटु स्वस्थ छ नत्र मेरो संसारै दोस्त छ, फुल फुलमा भमराजै दुलाउन सक्दिनँ। हिमाल झुक्ला समुद्र सुक्ला बारु तिमलाई बानी जुनी जुनी भुलाउन सक्दिनँ। हिमाल झुक्ला समुद्र सुक्ला बारु तिमलाई बानी जुनी जुनी भुलाउन सक्दिनँ। फुलफुलमा भमरा चाहिँ डुल्न सक्दिन म, विष्णु खत्री र विष्णु बाजीको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ। लोक चौतारीको व्यवसायमा यो साता तेस्रो स्थानमा पर्न सफल भएको थियो यो भाका। जब पनि तपाईँको लागि ढिला नगरिकन दोस्रो स्थानमा रहेको भाका राख्नुपर्छ। लोक चौतारीको व्यवसायमा यो साता दोस्रो स्थानमा पर्न सफल भएको छ। गत साता तेस्रो स्थानमा रहेको थियो एक खुड्किला उकाली चढ्दै दोस्रो स्थानमा आइपुगेको छ यो भाका। देवी घरती र कुलेन्द्र विकको सुर रहेको भाका हो एउटा सानो सानो। कसैको कर हुन्छ डर हुन्छ, बाँकी जीवन बिताउने घर हुन्छ एउटा सानो सानो। जिन्दगीको घर बनाऊ एउटा सानो सानो, जिन्दगीको घर बनाऊ एउटा सानो सानो, आशाको जग हालेर तिरतीको छानो। देवी घरतिर कुलेन्द्र विकको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ। लोक चौतारीको व्यवसायमा यो साता कुन भाका पहिलो स्थानमा पर्न सफल भयो तपाईँ अनुमान गर्दै गर्नुहोस्। एकपटक हामी आजको लोक चौतारीको व्यवसायलाई फर्केर हेरौँ। दसौँ स्थानमा तपाईँले सुन्नुभयो जाले रुमाल फाटे धुँदा धुँदै, त्यस्तै गरी नौ स्थानमा सुन्नुभयो राशि फर्मा लेखेको छ, आठौँ स्थानमा सुन्नुभयो रुन्सु जैले पनि, त्यस्तै गरी सातौँ स्थानमा सुन्नुभयो कलाकारले देखे, छैटौँ स्थानमा पागल पनि मर्सु होला, पाँचौँ स्थानमा सुन्नुभयो हामी दुईको प्रेम कथा छ, चौथो स्थानमा सुन्नुभयो पढाइ मात्रै हो, तेस्रो स्थानमा फुलफुलमा भमरा र दोस्रो स्थानमा तपाईँले भर्खरै सुन्नुभयो एउटा सानो सानो। अब पनि तपाईँको लागि लोक चौतारीको व्यवसायमा यो साता पहिलो स्थानमा पर्न सफल भएको भाका राख्नुपर्छ। गत साता पनि पहिलो स्थानमा नै रहेको थियो यो भाका र यो साता पनि पहिलो स्थानमा नै रहेको छ। तपाईँले अत्यधिक मन पराउनु भएको कारणले यो भाका पहिलो स्थानमा नै यो साता पनि रहिराखेको छ। मन्जु महत र पशुपति शर्माको आवाज रहेको भाका हो पढ्यो पढ्यो पाठ हजुर सुरदुनाथ। यो भाका तपाईँको लागि छोड्दै आजको लोक चौतारीको व्यवसायबाट भने अब छुटिनुपर्छ। यति जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसिदिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्मकै प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै लोक चौतारीको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु। हवस् त नमस्कार। वहाँ भारतले भारतमा जन्मेको भनिरहेछ। हो यस्तै उल्टो पढेर त खर्दा र सुब्बामा